Book 2 98 98 98 حروف العطف المزدوجة دهري سمچے بودھک اویے دهري سمچے بودھک اویے صحيح أن الرحلة كانت جميلة إلا أنها كانت متعبة جدا. ياترا أچھی رہی لیکن بہت تھکانے والی. ياترا أچھی رہی لیکن بہت تھکانے والی. صحيح أن القطار كان حسب الموعد إلا أنه كان مليئا جدا. ٹرین سمے پر تھی لیکن ایک دم بھری ہوئی تھی. ट्रेन समय पर थी लेकिन एकदम भरी हुई थी. صحيح ان الفندق كان مريحا الا انه كان غاليا جدا. होटल आरामदायक था लेकिन बहुत महंगा. होटल आरामदायक था लेकिन बहुत महंगा. سيسافر اما بالباص او بالقطار. وہ یا تو بس لے گا یا ٹرین. وہ یا تو بس لے گا یا ٹرین. سيأتي اما اليوم او غدا باكرا. وہ یا تو آج شام آئے گا یا کل صبح. وہ یا تو آج شام آئے گا یا کل صبح. سيسكن اما معنا او في الفندق. وہ یا تو ہمارے ساتھ ٹھہرے گا یا ہوٹل میں. وہ یا تو ہمارے ساتھ ٹھہرے گا یا ہوٹل میں. انها تتكلم الاسبانيه كما ايضا الانجليزيه. وہ اسپینی اور انگریزی دونوں ہی بول سکتی ہے. वह स्पेनी और अंग्रेजी दोनों ही बोल सकती है. لقد عاشت في مدريد كما ايضا في لندن. वह माद्रिद और लंदन दोनों में रही है. वह माद्रिद और लंदन दोनों में रही है. انها تعرف اسبانيا كما ايضا انجلترا. उसे स्पेन और इंग्लैंड दोनों ही मालूम हैं. उसे स्पेन और इंग्लैंड दोनों ही मालूम हैं. انه ليس فقط غبيا بل ايضا كسولا. वह केवल मूर्ख ही नहीं आलसी भी है. वह केवल मूर्ख ही नहीं आलसी भी है. انها ليست فقط جميله بل ايضا ذكيه. वह केवल सुंदर ही नहीं बुद्धिमान भी है. वह केवल सुंदर ही नहीं बुद्धिमान भी है. انها لا تتكلم فقط الالمانيه بل ايضا الفرنسيه. वह केवल जर्मन ही नहीं फ्रेंच भी बोलती है. वह केवल जर्मन ही नहीं फ्रेंच भी बोलती है. لا استطيع ان اعزف على البيانو ولا على القيثارة. نہ میں پیانو بجا سکتا ہوں نہ گٹار. نہ میں پیانو بجا سکتی ہوں نہ گٹار. لا استطيع ان ارقص الفالس ولا السامبا. نہ میں والز ناچ سکتا ہوں نہ سامبا. نہ میں والز ناچ سکتی ہوں نہ سامبا. لا احب الاوبرا ولا الباليه. نہ مجھے اوپرا اچھا لگتا ہے اور نہ ہی بیلے. نہ مجھے اوپرا اچھا لگتا ہے اور نہ ہی بیلے. كلما اشتغلت بسرعه اكبر كلما انتهيت منه باكرا. تم جتنا جلدی کام کرو گے اتنا ہی تم جلدی پورا کر سکو گے. तुम जितना जल्दी काम करोगे उतना ही तुम जल्दी पूरा कर सकोगे। كلما أتيت أكثر باكرا كلما قدرت أن تذهب أكثر باكرا। तुम जितना जल्दी आओगे उतना ही तुम जल्दी जा सकोगे। तुम जितना जल्दी आओगे उतना ही तुम जल्दी जा सकोगे। كلما تقدم المرء في العمر كلما أصبح أكثر رضا। कोई जितना उम्र में बढ़ता है उतना ही वो आराम प्रेमी हो जाता है। कोई जितना उम्र में बढ़ता है उतना ही वह आराम प्रेमी हो जाता है।